नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उज्यालोका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम उज्यालोका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियो र अनलाइनहरूबाट सुन्न सकिन्छ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उज्यालोका खबरको आज हामी 230 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मी ग्वागाको थोरै अंश रोदी सुनाउने छौँ, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा यस्तो कथा सुनाउने छौँ कि गुल्मीका लागि चिन्ता र लाजमर्दो सवाल। जबकि प्रस्त्रीसँग बसेको बेला गाउँले घेरा हालेपछि हतारमा आफ्नो पाइट लिएर हिँडे भनेको त उनै प्रस्त्रीको कुर्ता सुरुवाल लिएर भागेपछि पर्यो बबाल। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सुनाऊ पश्चिम नेपालको निकै पुरानो र भुले बिर्से भाका गुल्मी ग्वागाका दाजुभाइ दिदीबहिनीहरूबाट। यो गीत सुनिहाल्नुभयो। यो गीत जब बजारमा आइसकेपछि कता कता नयाँ पिँढीलाई नौलो जस्तो लाग्यो, तर यो नौलो होइन, धेरै पुरानो र मौलिक गीत हो पश्चिम नेपालको, जुन गीतलाई गुल्मीको ग्वागा गाविसका दाजुभाइ दिदीबहिनीहरूले अहिले पनि साँझ दिउँसो मेलापातामा यो गीत गाउनुहुन्छ। त्यही गीत लिनका लागि हामी यहाँ आइपुगेका छौँ र त्यही गीत म दिदीबहिनीहरूलाई अनुरोध गर्दछु। मेरो माया तिङ्रीलाई साइले गुलेली र भरमा हाम्रो गीता साइले ओ झेलको खबरमा त्यसो भए साइला सुन्नी भो सनसर यहाँनिर अर्को दाजुले पनि गीत गाउन निकै कोसिस गर्नु भएको छ होइन, नजर त यतातिर छ नि दिदी बहिनीहरूतिर, के हो तपाईँको शुभ नाम? धनबहादुर। धनबहादुरजी एउटा गीत हानिदिनुहोस् त्यही भाकामा। त्यस्तो पक्का थान जान्दैन मैले। मेरो माया साईले खरा काटे एकान्त के गर्ने त साईले कर्माईको लेखान्त यो धेरै पुरानो साइली भन्ने भाका रातभरि सुनिरहौ गाइरहौ जस्तो लागेको थियो। समय अभावका कारण छुट्ने बेला भएको छ, फेरि पनि यो गाउँमा आउँ जस्तो लागिरहेछ, तर कहिले हो थाहा छैन। अन्त्यमा छुट्ने आउँला आउँला, ठिकै छ। अन्त्यमा छुट्ने बेलामा यहाँनिर एकजना शुभ नाम, नमस्कार, मेरो बालकुमारी बालकुमारी थापाजी, छुट्ने बेलाको एउटा गीत गाइदिनुहोस् र यहाँ बिदा हौ है त। हे माया लो साइला गाउँ गिडा बेसरी अब भेट साइला कि हुन्छ कि खै कुरा कानी साइला बेटा हुने बितिक लाग्यो मलाई साइला झुलके गाम लागेको है। अब सुनौ आफ्नो प्यान्टको साटो पर स्त्रीको कुर्ता सुरुवाल लिएर भागेपछिको बबाल आजको जीवनको गोरेटोमा। एकपछि अर्को हुँदै परस्त्री र परपुरुष गमनका घटना वृद्धि हुँदै जाँदा लाग्छ माया प्रेम अझ भनौँ वैवाहिक सम्बन्ध र यौन सम्बन्ध फरक फरक पाटा हुन्। वैवाहिक सम्बन्धको आफ्नै एउटा समधुरता छ भने शारीरिक सम्बन्धको पनि बेग्लै समधुरता र बेग्लै संसार छ। गत साउन 7 गते बिहिबार राति गुल्मीमा दुईवटा घटना घटे, एउटा डरलाग्दो आपराधिक घटना र अर्को लाजमर्दो घटना। त्यो डरलाग्दो घटना त सबैलाई अवगतै छ, जबकि पिपलधारामा आफ्नै दाजुले भाइलाई र छिमेकी भतिजी पर्नेको एकैसाथ हत्या गरे, ठिक त्यसै दिन राति यसै गुल्मीमा निकै लाजमर्दो घटना घटेको थियो। आजभन्दा 10 वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएका उनीहरू अहिले पनि मस्त जवान छन्। तिनै मस्त जवान जोडीहरू मध्ये श्रीमान घरमा थिएनन्। यता घरमा तिनै मस्त जवान श्रीमतीले रातको समयमा एकजना ड्राइभरलाई बोलाएर कुखुरा काटेर पोस्दै गरेको अवस्थामा फेला परिन्। त्यस घटनाकी आरोपी महिलाको नाम ठेगाना गोप्य राखिएको छ, तर उनीसँग रङ्गे हात फेला परेका भनिएका पुरुषको नाम भने सुरज परियार बताइएको छ। उनको घर रेसुङ्गा नगरपालिकामा पर्दछ। उनले पश्चिम गुल्मीमा जीप चलाउने गर्दछन्। त उनी ड्राइभर दाइ र तिनै महिलाको उक्त घटनाको भण्डाफोर गर्दैछौ आज हामी जीवनको गोरेटोमा। सर्वप्रथम ती महिलाको पारिवारिक पृष्ठभूमि सुनाउन चाहन्छौँ। गुल्मीको सदरमुकाम सेरोफेरोमा घर भएका ती महिलाका श्रीमान पनि आकर्षक व्यक्तिका धनी रहेका छन् भने उनी पनि सौन्दर्यकी खानी छन्। घरमा नपुग केही थिएन, प्रशस्त सम्पत्ति छ। त्यसमाथि श्रीमान नेपाली सेनाका जागिरे झन् अहिले त शान्ति सेनामा गएका छन् र लाखौँ पैसा र सुनचाँदी लिएर आउने बेला भइसकेको छ। परिवारजनका अनुसार श्रीमान श्रीमती बीच दैनिक जसो फोनमा मिठा कुराकानी भइ नै रहन्थे। फोन अलि ढिलो आए पनि उनलाई छटपटी हुन्थ्यो। एक त सेनाको कडा ड्युटी, त्यसमाथि 7 समुद्र पार सुडान स्थित शान्ति सेना किन ढिलो फोन भन्दै श्रीमती रिसाउन खोज्दा श्रीमानले आफ्नो कर्तव्यको व्यवस्था सुनाउँदै सम्झाउने गर्दथे। भोलिका सन्ततिको आधार खोज्दै छु म भोलिका सन्ततिको आधार खोज्दै छु म भोलिका सन्ततिको आधार खोज्दै छु म आधार नै हराए तिमी कहाँ रहन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता परिवारका एक सदस्य भन्छन् जब गाउँलेहरूले घेरा हाले तब ड्राइभर साहब हतार हतार भाग्ने क्रममा आफ्नो सर्ट प्यान्ट लिएर हिँडे भन्दा उनै प्रस्त्रीको कुर्ता र सुरुवाल लिएर भागेपछि सकिगो नि यस घटनाको छलफलका क्रममा धम्गासको चिदी चौरमा त्यस गाउँका महिलाहरूले ती महिलालाई लुस्न आँटेका थिए सुनौ त्यस छलफलको थोरै अंश आदरणीय श्रोता हिजो ओजेलका खबर प्रसारण हुँदाहुँदै 81 ती आरोपित महिलाको फोन आयो र रुनुभयो हामीले उहाँलाई अमुक पात्र राखेका थियौँ एउटा काल्पनिक पात्र मात्रै हुनुहुन्थ्यो उहाँको आवाज पनि नसुनाऊ भन्ने हाम्रो प्रयास थियो तर उहाँले फोन गरेर मैले पनि मेरा कुराहरू राख्छु मलाई षड्यन्त्र गरिएको अब मैले पनि केही खुलेरै बोल्छु भनेर भन्नुभयो र उहाँसँग हामी आज कुराकानी गर्न लागिरहेका छौँ उहाँ स्टुडियोमै आइपुग्नु भएको छ उहाँका 9 वर्षीय छोरा पनि उहाँसँगै आउनु भएको छ आखिर के हो त यस सम्बन्धमा परिवारको आरोप यस्तो छ एकचोटि बहिनी तपाईँले उहाँहरूको जुन आरोप छ नि यो आरोप तपाईँ सुन्न सुनाउन त मन्जुर हुनुहुन्छ नि होइन हजुर छु एकदम हुनुहुन्छ नि हजुर त्यो दिन प्रत्यक्ष नै देख्यो कोठीमा कसरी देख्नु पहिला बिरामी भएको हुनाले हामी हेर्न गएथ्यौँ हेर्न जाँदाखेरि त्यो मान्छेको पहिलेदेखि त्यो शङ्काको विषय थियो शङ्का विषय हुनाले हामीले त्यहाँ त्यो दिन देख्यो देखेपछि हामीले त्यो मान्छेलाई छोप्न सकिएन अब आइमेरा फोपे भन्दा पनि आइमी क्याप्चर भित्र रोइ त्यो त्यसो पोइन्ट लाइसेन्स सबै त्यो कोठाभित्र भनेपछि भाइ चाहिँ आफ्नै एउटै परिवार हो भाइले त बहुत माया गर्थे नि एकदमै मैले देख्थेँ बहुत माया प्रेम थियो यिनीहरूको यो बिहिबारको घटना हो यो बिहिबार बेलुकी कति बजीतिर त्यो 6-7 बजेपछि भएको घटना त अब जानुपर्ने त्यो हामी यहाँ छुट्टिएर बसेको यहाँमाथि जानुपर्ने हाम्रो आवश्यक पनि थिएन हजुर हजुर हाम्रो यहाँमा लगभग 10-8 वर्षपछि गर्नुहुन्छ बाबुलाई त त्यसले लगाइरहली बाबु छोरी गाउँहरू बस्नुभएको छ त्यसपछि आमा बिरामी हुनुहुन्छ उसले त्यो दिन गएर एटिएम कार्डबाट उसले पैसा बुझिस त्यो दिन बुझेपछि आफ्नो तिनी के हुन् तिनी त्यो भारदार त्यो उसले ल्याएर राखिदियो अति हाम्रो जात्रा भन्ने कुरा हाम्रो सवालको रहेन अन्त मान्छे ल्याएर के दमाई लेखिएको छ दमाई चाहिँ लेखिएको छ त्यहाँ के को लाइसेन्स नम्बरसम्म छ त्यो हामी मात्रै बसेर र त्यो खोज्ने हाम्रो कुनै अधिकार पनि छैन हामीले चाबी लाउने अधिकार त हाम्रो थियो अब हामीले बसेर र त्यहाँभित्र जे जे छन् बरियाको त्यहाँ गएर हामीले खोज्ने अधिकार त हाम्रो होइन नागरिक समाजले पनि भन्दै नागरिक समाज उनलाई पनि लिएर आएर उनको रोभरमा चाहिँ हामीले त्यो पेन्ट दिने सबै गरेर लाइसेन्स पनि त्यसैमा रहेछ अनि तपाईँको बुहारीको जुन कुर्ताको सुरुवाल हुन्छ नि त्यो चाहिँ टिपेर हिँडिया हुन्छ नि त्यो जल्दबाजीमा त्यसो भयो